नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरै के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। पछिल्लो 3 महिनाको अवधिमा चितवनको विभिन्न स्थानबाट 8 जना बालिका बलात्कृत भएका छन्। एमसेक जिल्ला कार्यालय भरतपुरको आयोजनामा सम्पन्न नेपाल मानवाधिकार वर्ष पुस्तक 2015 त्रैमासिक समीक्षा कार्यक्रममा सो तथ्य सार्वजनिक गरिएको हो। अघिल्ला वर्षहरूमा जस्तै बालिकामाथि हुने यौन दुर्व्यवहार तथा बलात्कार जस्ता आपराधिक क्रियाकलापहरू बढ़िरहँदा कानूनी कार्यवाही फितलो भएको कारण यस्ता घटनाहरूले तरसै पाइरहेको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए। इन्सेक जिल्ला प्रतिनिधिद्वारा गत वर्षको पुस 17 गतेदेखि चैत्र 17 गतेसम्म 3 महिनाको अवधिमा तयार पारिएको अभिलेखका अनुसार मानवाधिकार उल्लंघन तथा ज्यादतीका 52 घटना घटेका छन्। जस अन्तर्गत अपहरण प्रयासमा 1 महिलासहित 1 बालिका, बाल अधिकारबाट वञ्चित 8 बालिका, मानवीय व्यवहारबाट 3 महिला, विभिन्न कारणबाट 2 पुरूष र महिला अधिकारसँग सम्बन्धित 37 घटना घटेका हुन्। नेपाल मानवाधिकार वर्ष 2015 त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सहभागी राजनैतिक दलहरूले अपराध न्यूनीकरण गर्न पीड़ित पक्षलाई न्याय दिनुपर्नेमा जोड़ दिएका थिए। घरेलु हिंसाका घटना बढ़िरहे पनि घरेलु हिंसा ऐन अन्तर्गत जिल्लामा घटना दर्ता नभएको जनाइएको छ। प्रहरी महिला सेलमा छाडो उजुरी परे पनि आपसी मेलमिलापद्वारा नै समस्या समाधान गर्ने परिपाटी बढ़ेकाले मुद्दा ऐन अन्तर्गत दर्ता नभएका हुन्। कंग्रेस चितवनका सचिव जित नारायण श्रेष्ठले दलहरूले अपराधलाई ढाकछोप गर्ने आरोप लगाइरहने भएकाले दलहरू प्रतिबद्ध भएर अपराधीलाई निरुत्साहित गर्न लाग्नुपर्ने बताउनुभयो। जिम्मेवार निकाले जवाबदेही बनाउन, मानवाधिकारको अवस्था मूल्याङ्कन गर्न, पीड़ितलाई न्याय दिलाउन वर्ष पुस्तकले सहयोग पुर्याउने विश्वास लिएको छ। हिमाली चितवनका सचिव तेजेन्द्र बहादुर खड्काले पीड़ित पक्षले न्याय नपाउनुका कारणबारे विश्लेषण तथा उपायका बारेमा समेत वर्ष पुस्तकमा समावेश गर्नुपर्ने सुझाव राख्नुभयो। आर्थिक स्रोत नहुनु, अशिक्षा र जनचेतनाको कमीले घरेलु हिंसाका घटनामा वृद्धि हुँदै गएको इन्सेकले जनाएको छ। नेकपा माओवादीका सचिव मधुर नेपाल विप्लवले राजनैतिक दलहरूको इमानदारिता र राज्यका निकायहरूको प्रभावकारी परिचालन मार्फत मानवाधिकार संरक्षण गर्ने कार्यमा अघि बढ्नुपर्ने तर्क गर्नुभयो। घटना भएपछि मुद्दा दर्ता भए पनि डर, धम्की वा पैसाको प्रलोभनका कारण पीड़ितले वास्तविक न्याय पाउन नसकेको समेत सो अवसरमा बताइएको थियो। पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवालले मेलमिला भन्दा पनि अभियोजन प्रक्रियाद्वारा पीड़ित पक्षलाई कानूनी प्रक्रियाद्वारा न्याय दिनुपर्ने विचार राख्नुभयो। निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले समृद्ध समाज निर्माण गर्न मानवाधिकार उल्लंघनका सबै घटनालाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो। इन्सेक चितवनका संयोजक मुकुन्द दाहालले विगतका वर्षहरूमा मस्यौदा तयार गरी वर्ष पुस्तक प्रकाशन गरेपछि मात्रै समीक्षा गर्दै आएकोमा यस वर्षदेखि त्रैमासिक समीक्षा गर्न थालिएको बताउनुभयो। उहाँले छुटेका घटनालाई वर्ष पुस्तकमा समावेश गर्न थप गृह कार्य थालिएको जानकारी दिनुभयो। कर्सर उद्योगहरू ठप्प पारेर व्यवसाय आन्दोलन भएपछि निर्माणका सबै काम प्रभावित बनेका छन्। सरकारले कर्सर उद्योग सञ्चालन सम्बन्धी नयाँ मापदण्ड लागू गर्न जनाएपछि कर्सर व्यवसाय महासंघले गत मंगलबारदेखि देशैभर कर्सर उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएको छ। आर्थिक वर्षको अन्त्य हुँदै लाग्दा बालुवा र गिटीको अभावमा देशैभरका निर्माणका काम प्रभावित बनेका हुन्। वर्षात लागेपछि निर्माणका काम प्रभावित हुने हुँदा पनि यो समय बढ़ी निर्माणको काम हुने समय भएको व्यवसायहरू बताउँछन्। पूर्व पश्चिम राजनगर पश्चिम चितवनको मेघौलीमा सड़कको काम गरिरहेको ढुकुची निर्माण सेवाका संचालक प्रदीप श्रेष्ठले गिटी बालुवाको अभावमा काम प्रभावित भएको बताउनुभयो। जगेडा सामान पनि सकियो, वर्षात लागेपछि काम हुँदैन, अहिले मान्छे पालेर बस्नु परेको छ, उहाँले भन्नुभयो। कर्सर औद्योगिक समेत रहनुभएका निर्माण व्यवसाय संघ चितवनका सचिव केशव लामिछानेले चितवनको शक्तिखोरको पुल सहितका आफ्ना विभिन्न निर्माणका काम ठप्प भएको बताउनुभयो। डिभिजन सड़कले भरतपुरले तीव्र गतिमा थालेको 900 नागढुङ्गा सड़क सहित झण्डै 60 परियोजनाको काम प्रभावित भएको जनाएको छ। डिभिजनल इन्जिनियर हरिकुमार पोखरेलले अत्यादेशक अत्यावश्यक क्षेत्रका काम समेत रोकिएको बताउनुभयो। सड़कका काम ढुङ्गा गिट्टी बालुवाबाट मात्र हुने बताउँदै उहाँले कर्सर उद्योग नै बन्द भएपछि निकै समस्या उत्पन्न भएको बताउनुभयो। वर्षातको मुखमा निर्माण र मर्मतका काम रोकिनुले आर्थिक वर्षभित्र काम सम्पन्न नहुने निश्चित भएको छ। यता कर्सर उद्योगीहरूले अरबौंको लगानी भएका उद्योगहरूलाई अकस्मात नयाँ नीति ल्याउनु पनि उद्योग बन्द गराउनु बाहेक सरकारले अरू नचाहेको भन्दै विरोध जनाएका छन्। देशका 29 जिल्लामा 700 कर्सर उद्योग रहेको कर्सर व्यवसायी महासंघले जनाएको छ। नेपाल रोडा ढुङ्गा संघ नवलप्रासीको उपाध्यक्ष संजय गोविन्द श्रेष्ठले सरकारले आउँदो साउनबाट लागू गर्न आर्थिक मापदण्ड पूरा हुने गरी देशभरकै कुनै कर्सर उद्योग सञ्चालन हुन नसक्ने बताउनुभयो। नयाँ मापदण्डबाट राजमार्गबाट 500 मिटर, बस्तीबाट 2 किलोमिटर, खोलाबाट 500 मिटर, वनबाट 500 मिटर, विद्युत हाइटेन्सनबाट 200 मिटर, निकुञ्जबाट 2 किलोमिटर क्षेत्रमा कर्सर सञ्चालन गर्न नदिने उल्लेख छ। कर्सर व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सरकारको मापदण्ड अनुसार कुनै कर्सर उद्योग सञ्चालन हुन नसक्ने भएपछि आन्दोलित हुनु परेको बताउनुभयो। मापदण्ड अनुसारका जग्गा पाउन कठिन हुने बताउँदै उहाँले एउटा कर्सर उद्योग सार्नका लागि मात्र 60 लाख भन्दा बढी खर्च हुने बताउनुभयो। एउटा उद्योग सञ्चालनका लागि 15 करोड़ बढी खर्च लाग्ने बताउँदै केन्द्रीय सदस्य श्रेष्ठले सबै उद्योग बैंकको ऋणमा रहेको र सञ्चालन गर्ने अवस्था नआए उद्योगसँगै बैंक पनि प्रभावित हुने बताउनुभयो। युवा किसान संघ नेपाल चितवनको आज नानगढमा सम्पन्न भेलाले मेनराज गौतमको संयोजकत्वमा 15 सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ। समितिको सचिवमा ध्रुव खनाल रहनु भएको छ। संघका केन्द्रीय सदस्य सुरज तिवारीको अध्यक्षता एवं केन्द्रीय सचिव प्रकाश ढुङ्गानाको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सचिव ढुङ्गानाले युवाहरूलाई व्यवसाय कृषितर्फ आकर्षित गरी बढ़दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न संघले योजना बनाएको बताउनुभयो। उहाँले चितवनमा पोल्ट्री, माछा, केरा, मह, दूध, तरकारी जस्ता कृषिजन्य उत्पादनलाई अझै वैज्ञानिक ढंगले वृद्धि गर्न युवा किसानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। भेलाले जिल्लाका युवा किसानहरूलाई वृहत रूपले समिति संगठित गरी कमिटी तयार गर्न सम्मेलन आयोजक कमिटीलाई जिम्मेवारी दिएको केन्द्रीय सदस्य तिवारीले जानकारी दिनुभयो। संघ एमाले निकट अखिल नेपाल किसान महासंघको युवा मोर्चाका रूपमा स्थापना गरिएको हो। नेपालको क्रिकेट विकासका लागि नेपाल भ्रमण आएको अस्ट्रेलियाको एक टोली आज चितवन आइपुगेको छ। नेपालको स्थानीय स्तरको क्रिकेट बुझ्न अस्ट्रेलियाको नारारा वाइओमिङ क्रिकेट क्लब 11 चितवन आइपुगेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान राजु खड्काले नेपालको युवा पुस्ताको क्रिकेटको अवस्था बुझ्नका लागि टोली चितवन आएको जानकारी दिनुभयो। उहाँले यस पटकको टोलीमा स्तरीय खेलाड़ी नभए पनि अब अर्को वर्ष स्तरीय खेलाड़ी सहितको टोली नेपाल आउने अस्ट्रेलियन टोलीले जानकारी गराएको बताउनुभयो। अहिलेको टोलीमा अधिकांश वेसान खेलाड़ीहरू रहेका छन्। सो टोली र क्रिकेट एसोसिएशन अफ चितवन बेच आज नानगढ़को क्याम्पचौरमा मैत्रीपूर्ण खेल भएको छ। खेलमा चितवन 91 रनले विजयी भयो। टचारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित 35 ओभरमा 300 रन जोड़ेको थियो। चितवनका लागि अन्डर 19 राष्ट्रिय खेलाड़ीहरू आकाश थापाले 71, राजु पौडेलले 66, निश्चल पाण्डेले 56 र सन्तोष भट्टले 51 रनको योगदान दिए 301 रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको अस्ट्रेलियाको नारारा वाइओमिङ क्रिकेट क्लब 202 रनमै समेत नपुग्यो। उसका लागि मिलले सर्वाधिक 38 रनको योगदान दिए। चितवनका संघर्ष पौडेल र सुशील कणेलले समान्ते 3 विकेट लिए भने निश्चल पाण्डेले 2 विकेट लिन सफल भए। खेलमा सर्वाधिक रन बनाएका आकाश थापा म्यान अफ द म्याच घोषित भए। खेलपछि अस्ट्रेलियन खेलाड़ीहरूले नेपाली युवाहरू प्रतिभावान खेलाड़ी भएको हुँदै क्रिकेटमा राम्रो भविष्य रहेको प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियन टोली नेपालका विभिन्न जिल्लामा गई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका हुन्। चितवनको पर्यटकीय नगरी सौराहामा भोलिदेखि प्रथम गैंडा कप आमन्त्रित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू हुँदैछ। पर्यटन प्रबन्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ युवा समाज सौराहाले प्रतियोगिताको आयोजना गरेको हो। बागमारा सामुदायिक वनको सौर अन्तर्राष्ट्रिय हात्ती दौड़ हुने स्थलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आइसके युवा समाज सौराहा र गैंडाकोट फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता जेठ 5 गतेसम्म चल्नेछ। प्रतियोगितामा चितवन नवलप्रासी मकानपुर र रूपन्देहीका 12 टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आइचोकको टीम सहित भरतपुर, नानगढ़, रामपुर, वीरेन्द्रनगर, भण्डारा, मुगलिन, माडी, गैंडाकोट, हिटौड़ा, कावसुती र बुटोलका टीम सहभागी हुनेछन्। प्रतियोगिताका विजेतालाई 1,11,111 रूपियाँ नगद सहित गैंडाको मूर्ति पुरस्कार दिइनेछ। त्यस्तै दोस्रोलाई 55,555 रूपियाँ सहित गैंडाको मूर्ति पुरस्कार प्रदान गरिनेछ। साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर र हरेक खेलको म्यान अफ दि म्याचलाई पनि गैंडाको मूर्ति नै पुरस्कार दिइने युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। यसमा उत्कृष्ट खेलाड़ीले थप 5,000 रूपियाँ नगद पनि पाउनेछन्। आन्तरिक पर्यटन प्रबन्धन सँगै दुर्लभ वन्यजन्तु जुगाउन चेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको युवा समाजका सचिव राणा मकरले जानकारी दिनुभयो। नौलप्रासीमा चितुवाको छालासहित पक्राउ परेका दुईजनालाई वन कार्यालयले 15 दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ। चितुवाको छालासहित पक्राउ परेका नौलप्रासी दिव्यपुरी निवासी 63 वर्षका लुकरबहादुर सुनार र छाला विक्रेता बागलुङ जिल्लाको मतलब 5 बासखोला घर भई हाल रूपन्देहीको बुटोल 10 सुक्खा नगर बस्ने 18 वर्षका लालबहादुर फुलामी मकरलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाहीका लागि वन कार्यालयको जिम्मा लगाएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गत मुद्दा चलाउन पक्राउ परेकालाई 15 दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला वन अधिकृत धनञ्जय पौडेलले जानकारी दिनुभयो। केही दिन अघि अवैध रूपमा चितुवाको छाला बेचबिखन गर्न खोजिरहेको अवस्थामा विशेष सुरक्षाको आधारमा इलाका प्रहरी कार्यालयको टोलीले रंगेहाल छालासहित उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गत 2 वर्ष जेल र 10,000 जरिवाना हुने कानूनी प्रावधान रहेको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकारे मात्र एकीकृत माओवादीसँग पार्टी एकीकरण हुन सक्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजुरेलको भनाईप्रति तपाईँको विचार के छ? ए नौलो कुरा होइन, विपदकै लागि पार्टी फुटको प्रमाणित सी नेताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा वीरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन नौबिसे काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63063, मोबाइल नम्बर 9855761743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाई छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। कपलगुरी मावि रत्नगर साठी कौलीमा विगत साढे एक वर्षदेखि प्रधानध्यापक बालकृष्ण तिमान सिन्हालाई हटाई शिक्षक विष्णु कणेललाई प्राध्यापक बनाउनुपर्छ भनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार महतोले एकलौटी ढंगबाट दबाव दिँदै आएका कारणले विद्यालयको शैक्षिक अवस्था नै धमिलिन गएको अवस्थामा प्रधानध्यापक परिवर्तन गर्ने वा नगर्ने भनी बोलाइएको विरोध अभियान भेलाले वर्तमान प्रधानध्यापक बालकृष्ण तिमन सिन्हालाई विद्यालयमा माध्यमिक तहको शिक्षक दरबन्दी प्रदान गर्ने शिक्षक प्रदास्तपन विद्यालयमा निरन्तर रूपमा सञ्चालन भइरहेको अंग्रेजी माध्यमको पठन पाठन यथावत रूपमा सञ्चालन गर्ने निवेदन भएको छ। विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार महतोले आज निर्णय गरेको विद्यालयका परिवार परिचय छान्नु महतोलाई डर त्रास देखाए विद्यालयबाट कब्जामाले कति निर्णय लेखी जिल्ला शिक्षा कार्यालयमा पुगेको र हालसम्म पनि अझ निर्णय पुस्तिका कब्जामा राखिएकोमा आज अभिभावक भेलामा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि विद्यालय निरीक्षक दीपक सिग्देल र स्रोत व्यक्ति अन्त अधिकारीको रोहबरमा चार राजनैतिक दलका प्रतिनिधि रहेको समितिका उक्त मितिको कृत्य गरी लेखिएको निर्णय व्यवस्थापन समितिको बैठकमा बदर गर्ने गरी निर्णय पुस्तिका सिल बन्दी गरी व्यवस्थापन समितिको अध्यक्षसँग बुझी विद्यालयका प्रधानाध्यापकलाई जिम्मा लगाउने समेत काम सम्पन्न भएको छ। हामी स्थानीय समाचारको अन्त्यमा छौ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् भने अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556325533 फ्याक्स नम्बर 0556331 इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radioarpanews@gmail.com। हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.net पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।